नमस्कार, स्वागत तथा अभिवादन रेडियो पत्रिका ओजेलका खबरबाट। खबरमा छु म प्रेम सुनार। श्रोता, रेडियो पत्रिका ओजेलका खबर हरेक सोमबार साँझ ठिक यसै समयमा प्रसारण हुने गर्दछ भने मङ्गलबार साँझ 7:15 बजे रेडियो रिपब्लिक 88.2 MHz बुटोलबाट पनि प्रसारण हुने गर्दछ। त्यस्तै रेडियो रेसुङ्गाबाट शुक्रबार बिहान 9:15 बजे पुनः प्रसारण हुने गर्दछ भने चर्चित अनलाइन मिडिया gulmi.com, गुल्मी टाइम्स र हाम्रो gulmi.com पनि 24 घण्टा पुराना अङ्क समेत सुन्न सकिनेछ। कार्यक्रम ओजेलका खबरको प्रधान विषय अनियमितता, भ्रष्टाचार, समाजको विकृति विसङ्गति हो। त्यसका अलावा ओजेलमा परेका स्थान र व्यक्ति, हाम्रो मौलिक संस्कृतिको पनि हामी खुलेर चर्चा गर्नेछौँ। हाम्रो यही यात्राको आज हामी 137 श्रृङ्खलामा छौँ। आज हामी प्रस्तुत गर्नेछौँ गुल्मी अर्खले 2 अत्तरकाडाको खानेपानी समस्या सम्बन्धी रिपोर्ट, अनि यस हप्ताको सामाजिक विकृति एवं हिंसा सम्बन्धी खबरमा दिपाइलमा 12 वर्षीय बालिकालाई ड्राइभर र खलासीद्वारा सामूहिक बलात्कार, र नियमित स्तम्भ जीवनको गोरेटोमा गत 19 वर्षदेखि बेबरिसे भई 3 सन्तानसहित शौचालयमा बस्दै आएकी एक महिलाको कथा व्यथा सुनाउनेछौँ। तबको पौनी 1 घण्टा हामीसँगै रहनुहोला। यस ओझेलका खबरका प्रायोजक न्यू मैत्री रेस्टुरेन्ट एन्ड बार अब थप व्यवस्थापनका साथ तपाईँको सेवामा समर्पित। हजुर, स्तरीय खाजा नास्ताका लागि विशिष्ट व्यक्तिहरूको विशिष्ट रेस्टुरेन्ट बन्न सफल, स्वच्छ सफा स्वादिष्ट खाजा नास्ताका लागि सधैँ सम्झनुहोस् न्यू मैत्री रेस्टुरेन्ट एन्ड बार, लाकुरीमन्स तमघास गुल्मी। प्रोप्राइटर अर्जुन पाण्डे, सम्पर्क नम्बर 9847278674। सर्वप्रथम सहयोग सम्बन्धी खबर। केही हप्ता अघि ओजेलका खबरमा प्रसारित गुल्मी अर्लङ्कोटका दृष्टिबिनहरूको कथा व्यथा सुनेर गुल्मी अर्लङ्कोट 6 लामाखेत घर भई हाल अस्ट्रेलियामा कार्यरत मणिरत्न सापकोटाले ती दृष्टिबिनलाई 10,000 रुपियाँ सहयोग गर्नुहुने भएको छ। अब सुनौ यो वर्षायाममा समेत बलेनीको पानी पिउन बाध्य गुल्मी अर्खले 2 अत्तरकाँडाका जनताको खानेपानी समस्या सम्बन्धी यो रिपोर्ट। आज भोलि बर्खालाई त्यहीँ पनि धुन्छौँ त्यही आकाशे पानीमा। अब हिउँदामा 12-1 बजे उहाँ हुनुहुन्थ्यो गुल्मीको अर्खले 2 अत्तरकाँडाकी महिला, आफ्नो गाउँको खानेपानी समस्या सुनाउँदै। स्थानीय तहमा खानेपानी मुहान नहुँदा अत्तरकाँडाका जनता सदिउँदेखि एकगाग्रो पानी भर्नका लागि रातको 2-3 बजे पँधेरोमा धाउने गर्दछन्। खानेपानी समस्याको जहाँ पनि बढी मार महिलाले खेप्नु परेको हुन्छ, त्यही समस्या सुनाउँदै अत्तरकाँडा गाउँका महिलाहरू। हामीले हिउँदाहरूका घर वरिपरि होइन देख्दा हामीलाई रहर लाग्छ, हामीलाई होइन देख्नु छैन। राति कति बजी उठेर हिँड्नुहुन्छ पानी? 1-2 बजे जस्तो सवालै छैन पानी दिन पाए तपाईँले कुनै नेताहरूलाई भन्नु न, तपाईँको उसमा नेता आउँदैन मुमकलामा रासिनी। तपाईँको यतिका वर्षसम्म पानी आएन, नेता धेरैचोटि भोट दिनुभयो होला होइन पानीकै लागि, तपाईँले धेरैचोटि भोट दिनुभयो होला होइन, किन अहिलेसम्म सुनवाई भएन भन्ने लाग्छ? भोट त निकै दिनुभयो होला नेता दिइयो, भोट दिइयो, अब पानी आउने ठाउँ छैन। रेसुङ्गाको बाहेक अन्तको पानी आउन भन्छ, रेसुङ्गाको पानी जता कति सिद्धि अत्रकाडा आएन, अब के गरौँ त्यही भन्नुहुन्छ। त्यसैमा गर्दैछौँ, त्यही पनि हामीले सुविधा भनेको घैँटे कार्यक्रम आएर कति कहाँ एकान्त राति उठ्दै पालो पाउनुहुन्न तपाईँहरूले? पाइएन, चोइताबाट यता त पाइएन। त्यति बेला तपाईँले पानी बोक्न गएर के गर्नुहुन्थ्यो त्यति बेला? अब के गर्ने, पढाइ गर्ने, बिहा गर्दिन। बिहा गर्दाखेरि अब देउहरूसित पिस्न नसक्ने, पानी बोक्न नसकिने, देउहरूले गाई राखिदिने, देउहरूसित गएर पिसी लाग्ने, घाँस काट्न जाने। अब बाउ आमाले उठेर जो भन त्यस्तै हो बिहा गर्दिन आएको होइन र बोलकोट केरुङमा। त्यसपछि त पानी कति बेला उठ्नुहुन्थ्यो त्यति बेला? उही 3-4 अब 10 बजे उठ्ने राति। अब पानी कथेर गएर पानी पाइन्छ उजेली नेपाली। मेरो नाम कमला मरासिनी। पानी तपाईँ कति बजेतिर उठ्नु? अब अहिलेको समयमा हामी 3-4 बजे आउँदा पनि पाला कुर्ने भयो। पराएर हामी राति 2 बजे उठेर पनि आयौँ। 2 बजे आउँदा पनि पाला बस्ने जो थियो। अहिले अब आइरहेको हुनाले 3 बजेभन्दा पहिले आइएन। अब बेलुकी 8-9 बजे अब 10 बजेसम्म पाला कुरेर लिएर गइयो। यो गाउँमा त छोरी दिन बिहार गाह्रो मान्छे नरिने हो हजुर। अब त्यही पानीको लागि त गाह्रो मान्ने नै भए। अहिले जता कतै धारा हुँदाखेरि अब पानी खान पाउँदैनन्, छोरीहरूले दुःख पाउँछन्, हुन्छन् हाम्रा छोराहरू बिग्दैनन् कि भन्ने चिन्ता हामीलाई त्यस्तो आउनु थाल्यो कि आत्मामा। यो वर्षायाममा समेत बलेनीको पानी सङ्कलन गरेर पिउन बाध्य अत्तरकाँडाका बासिन्दाको खाने पानी समस्याको समाधान पञ्चायतकालमै तत्कालीन राष्ट्रिय पञ्चायतका सदस्य वैकुण्ठ बहादुर चन्दले समाधान गर्न लागेको स्थानीय अगुवा समाजसेवीहरू बताउँदछन्। तर जब बौद्धल आयो दलीय लडाईँ सुरु हुन थाल्यो। आफूहरू राजनैतिक कारणबाटै पछाडि परेको अत्तरकाँडावासीको गुनासो छ। उनीहरू भन्दा माथिल्लो डाँडामा रहेका तम्गास 9 अड्बिसे गाउँका बासिन्दालाई तम्गासको पानी पुग्ने, तर त्योभन्दा तल रहेका अत्तरकाँडावासीलाई भने नपुग्ने भन्दै उनीहरूले यस्तो गुनासो गरेका हुन्। अत्तरकाँडा गाउँ पुरै एमाले समर्थकहरूको गाउँ हो, जहाँ एमालेका क्षेत्रीय सदस्य रघु मरासिनी अर्का अगुवा समाजसेवी गोपाल मरासिनी अर्खले गाविसको प्रधान पञ्च र कर्मश अध्यक्ष रहनुभयो। अर्खलेका पूर्व गाविस अध्यक्ष रघु मरासिनी अत्तरकाँडा डाँडाको खानेपानी समस्या राजनैतिक कारणले नै समाधान हुन नसकेको गुनासो गर्नुहुन्छ। अर्खली गाविसको चाहिँ प्रधान पञ्च भएको हुँदा उहाँ अर्खलीबाट जुन सम्झौता हुनुपर्ने टङ्गास खाने पाइँ भनेर जुन आएछ अर्खलीबाट आर्यौँबाट त्यो बाथरुमको पानी चाहिँ अहिले चाहिँ बागमानीसम्म त्यो पानी पुगेको छ। त्यो पानी चाहिँ यहाँ अहिले चाहिँ ब्यारेकले त्यो पानी खाने, त्यो जुन ब्रह्मचारीबाट चाहिँ जुन ब्यारेकले खाएको पानी चाहिँ अन्तरकाँडा अल्पिसे भगवती अलि गोवनिया होइन, त्यति बेला गोवनिया प्रस्ताव होइन। फेरि बौद्धन आएपछि जुन फेरि चाहिँ गोवनीका मान्छे छोरी काङ्ग्रेस अरू चाहिँ अल्पिसिया मान्छे काङ्ग्रेस हामी एमाले भएको कारण हाम्रा चाहिँ त्यो पानी पुग्न सकेनौँ। नसकेको कारण त्यही हो। अब हाम्रो कहिले पाउनु पुगेछ भने खालाङमा भएको चाहिँ त्यहाँ घैँटा बनाएर सक्छ नेताले 2000 का। म पछि गाविस अध्यक्ष भएँ 54 सालमा 54 साल पछि। फेरि म चाहिँ गोवने अन्तरकाँडा खान्दुलामा चाहिँ घैँटे कार्यक्रम राखेर सिनेजाद्वारा चाहिँ हामी चाहिँ 2000 का घैँटाहरू चाहिँ बनाएका छौँ। त्यसैबाट चाहिँ हाम्रो राजनीतिक कारणले हाम्रा त्यहाँ अत्तरकाँडा वासीलाई बौद्धल फापेन पञ्चायत ढल्नु नै आफूहरूका लागि दुर्भाग्य महसुस भएको रघु मरासिनीको भनाइ छ। पञ्चायत जानु नै हाम्रो चाहिँ त्यो गाउँलाई चाहिँ अभाव हो। वैकुण्ठ बहादुर चन्दले चाहिँ त्यस गाउँलाई दिनुभएको एकदम योगदान हो, भरत सरको ठुलो योगदान छ। त्यहाँ पाइन नारा प्रधान चाहिँ कोशी सभापति भएको होला हामी, उहाँ उपसभापति भएको होला हामी त्यहाँ कल गर्नुभयो। खै स्रोत छ भने यति लड्दै हिँड्छौँ, मैले चाहिँ खुवाउन सक्छु भन्ने खालको आएको थियो। आफ्नो रेसिङमा गएर हेरियो, 2 दिनसम्म मात्रै उहाँले हेऱ्यो, कहीँ भेटेन। जहाँ पनि पाइप बुझारिहाल्छ, पाइप बुझारिहाल्छ चिसो ठाउँमा। पञ्चायतकालमा अर्खलेको प्रधान पञ्च रहनुभएका र हालसम्म पनि समाज सेवामा सक्रिय रहनुभएका अत्तरकाँडाका गोपाल मरासिनीको गुनासो पनि उस्तै छ। यो हामी म प्रधान पञ्च भएको बेलामा हामीले खाने पानी जुन यो अहिले ब्यारेकले खाइराखेको पानी यहाँ टङ्गासको 9 नम्बर अर्खलेको 3 नम्बरको गोवा नै अत्तरकाँडा खान्दुलालाई दिने भनेर आचार सम्झौता गरेर हामीले यहाँको पानी त्यहाँ भारेउला पनि दिने गरियो। यहाँको हाम्रो घर हाम्रो यहाँको 15 को कुवा हाम्रो 1 नम्बर वार्डमा पानी दियो हजुर। त्यसपछि बौद्धल आइहाल्यो, केशव प्रसाद श्रीमती कसले खानामा पानी खुवाउनु पर्छ भनेर मेरो साथीसित भन्नुभयो। मेरोलाई पनि लिएर आएर त्यहाँ राख्यो। हजुर, श्री केशव प्रसाद श्री हुनुहुन्थ्यो, रविलाल थापा, त्यसपछि गएर हाम्रो बैकुण्ठ छन् उहाँहरूकै रहरमा हामीले पानी र यो पानी सम्बन्धीमा मोटामोटी हाम्रो बैकुण्ठको छ र हाम्रो भारतजीलाई छ। भनेपछि बौद्धल आइसकेपछि मात्रै तपाईँ राजनीतिक खिचतानी, त्यसपछि हाम्रो डिटेल सर्वे भयो, तिनवटा धारा अथकेनालाई पनि भयो, खानेलालाई पनि भयो, डिटेल सर्वे भइसकेपछि हामी कम्युनिस्ट धारामा गइएको अलिकति पमरास गाविसले राजनीतिक ग्रहण गरेर अलिकति गाविसबाट अलिकति पानी पठाउने काम भयो, त्यो भएर हामीले पानी नै दुःख पाएको। हस्त, धन्यवाद। नेताहरूमा इच्छा शक्ति भए असम्भव देखिएको कुरा पनि सम्भव हुने रहेछ। गत संविधान सभा चुनाव पछि अत्तरकाँडावासीको जस्तै खानेपानीको विकराल समस्या भोग्दै आएका थिए छिमेकी जिल्ला अरखाँची, भगवती गाविस, छत्रकञ्ज, मरेङ, ठुला पोखरा लगायतका बासिन्दाहरू। तर यति बेला ती गाविसहरूमा लिफ्टिङ सिस्टम खानेपानी योजना पारिदिए पूर्व सभासद टोपबहादुर रायमाझीले विकास निर्माणमा साझा दृष्टिकोण हुन सके समाधान हुने नै रहेछ। मरासिनी भन्नुहुन्छ, त्यसरी छिमेकी जिल्लाको खानेपानी समस्या टोपबहादुर रायमाझीले समाधान गर्न सके। चाहे एमाले हुन्, चाहे काङ्ग्रेस हुन्, चाहे माओवादी हुन्, कुनै भोटरहरू चाहिँ यही उही भन्ने खालको हुन्न, जसले चाहिँ त्यहाँ प्रभाव प्रभावित बनाउँछ, जसले कार्यक्रम दिन सक्छ, त्यो खालको मान्छेहरू छन् दिन सक्छन् भने राम्रो मान्छे हो नि। उसले टोपबहादुर रायमाझीलाई एमाले मान्छेले भोट हाल्छन्, काङ्ग्रेसले हाल्छन्, त्यसले पानी ल्यायो हामीले माग्यौँ, उसले पैसा दियो भने हाल्नु भने राम्रो खालको काम गरे यहाँ जोसुकैलाई पनि भोट दिएर हुन्छ। छिमेकी जिल्ला अरखाँचीमा विकास निर्माणमा सबै राजनैतिक दलको साझा दृष्टिकोण भएकोले पनि टोपबहादुर रायमाझीले त्यसरी रकम पार्न सकेको बताइएको छ। दलहरू बीच तुच्छ खालको राजनैतिक नहुने हो भने केन्द्रमा सबै मिलेर रकम पार्न सकिन्छ भन्ने उदाहरण हो त्यो। यता गुल्मीमा त कस्तो छ भने एउटा दलको नेताले कुनै विकास निर्माण वा विद्यालयमा रकम पार्यो भने अर्को दलको नेता जान्छ र लाजै नमानी मैले पारेको हुँ भनेर नाक ठाडो पार्ने गर्दछ। अझ गुल्मीको क्षेत्र नम्बर 3 तिर जाने हो भने त विद्युतका पोलहरू मैले नै पारिदिएको हुँ, मोटर बाटो, विद्यालय, खानेपानी पुलहरूमा पनि सबै रकम मैले नै हालिदिएको हुँ भनेर गफ हाँक्ने नेताहरू पनि रहेको बताइएको छ। तम्गासका केही सडकहरूमा पनि आफ्नो नाम जोडेर प्रचारबाजी गर्ने गरेको रघु मरासिनी बताउनुहुन्छ। अब हामीले पनि यो विद्युत बाटो चाहिँ खोलेर लिएर गइयो, जस्तै पोखराबाट असम्भव छ भने जिल्ला कमिटीले हात उठाएकै थियो, नेपाली ग्यासका मान्छेले हात उठाएकै थिए, यो चाहिँ हुने ठाउँमा चाहिँ यो भाउको किन गरिरहेको छ यो रघुनाथले, किन यो चाहिँ क्याकुली क्याकुली भन्छ भन्छ, यो टङ्गा खान्थ्यो भने क्याकुली नयाँ गाउँ पिपल्लाएर हाडारे भनेर हामीले राखेको थियो, पछि यो क्याकुली अटल पुऱ्याउने हामी टङ्गा खान्थ्यो भने नयाँ गाउँ पिपल्लाएर हाडारे प्युठानसम्म जोड्ने बाटाको चाहिँ नामकरण गरेर राखेका छौँ। त्यसको अध्यक्ष मोबाइल सञ्चालन रहेको खेलोत्पन्थी सचिव हो, अनि गएर चाहिँ उपाध्यक्ष हामीले गणबहादुर गुरुङलाईका राखि हौ, अरू कसैको बाटो हुनसक्छ त्यो राजनीतिक यही त छ मङ्गलमा रघुनाथ मरासी नै त्यसमा पटक पटक गाउँ विकास समितिको 54 सालदेखि चाहिँ पुरै खेलेर 15 वर्षसम्म त्यहाँ अटोरोड रूपमा चाहिँ जिल्ला विकासमा पैसा के अरे केकुली जिल्ला विकासमा केकुली आयो भने हामीलाई को हैसियतमा हामी चाहिँ त्यहाँ भएको म अध्यक्ष ऊ सचिव निधार चाहिँ भेलाले चाहिँ बनाएको त्यहाँ चाहिँ 17 सदस्य छ विपल्ला र हालारे नयाँका मान्छेहरू भनबहादुर गुरुङ कुमा पोखरेल अब किल्लोको हो भने किल्लोको प्रमाण गर्नु केजना मान्छे लान सक्छ ल्याउन सक्छ भने नत्र भने हाम्रो योगदान छ भने बौद्धल आएपछि ऊ काङ्ग्रेसको अब म एमालेको भए मेरो प्रचार गर्ने भने काङ्ग्रेस पछाडि पर्ने हो काङ्ग्रेसको प्रचार गरौँ भने हामी पछाडि पर्ने भयो अहिलेको फेसबुक दुईवटा बाटोमा यो अध्यक्ष यो कोठा बसेर 7-8 समितिका मान्छेसित बसेर बाटा अध्यक्ष ऊ उपाध्यक्ष म सचिवहरू अरू चाहिँ छन् क्षेत्रीय बाटाको अध्यक्ष ऊ छ जुन भिडदेखि चल्ने जुन घरहरू चाहिँ उठाउने बस्तीहरू चाहिँ हिँड्ने जुन अप्ठ्यारो अवस्थामा अध्यक्ष म हो 10 सालबाट चाहिँ को अध्यक्ष त्यसले रिन्यु गरेन त्यो सचिव भएको कारणले उसले रिन्यु नगरेर आफू चाहिँ अध्यक्ष त भएको चाहिँ मलाई रिन्यु गरिहाल्छ त्यति हो नत्र भने चाहिँ पूर्व योगदान हाम्रो त्यहाँ गएर चाहिँ त्यसलाई बुझ्न सकिन्छ यो राजनीतिक कारण चाहिँ बोल्न नभएको चाहिँ मेरो नाम अहिलेसम्म पनि काटिन्छ भोलि पनि काटिन्न त्यहाँका मान्छेलाई सोधे हुन्छ। यसरी घिनलाग्दो राजनीतिको चेपुवामा परेका अर्खले दुई अत्तरकाँडाका बासिन्दाको खानेपानी समस्या समाधानका लागि स्थानीय युवाले के गर्नु पर्ला त भनेर हामीले स्थानीय युवा एवं सञ्चार कर्मी साथी नारायण प्रभात मरासिनीसँग कुराकानी गरेका थियौँ।